मैले चाखेको ए भुल्नै पर्छ नि भुल्नै पर्छ नि वैसम माया त भुल्नै पर्छ नि मनले खाएको जीवन साथी चुन्नै पर्छ नि काफलु पाकेको छैन मैले चाखेको ए भुल्नै पर्छ नि भुल्नै पर्छ नि वैसम माया त भुल्नै पर्छ नि मनले खाएको जीवन साथी चुन्नै पर्छ नि मनले खाएको जीवन साथी चुन्नै पर्छ नि मनले खाए जो बना हुन चाहिँ नभना देऊ मलाई त्यो मना ए भन्ने पर्छ नि भन्ने पर्छ नि बैसम माया जल भन्ने पर्छ नि मनले खाएको जीवन साथी चुन्ने पर्छ नि हुन चाहिँ नभना देऊ मलाई त्यो मना ए भन्ने पर्छ नि भन्ने पर्छ नि बैसम माया जल भन्ने पर्छ नि प्रेम के हो थाहा छैन कोही मा पनि आ छैन नगरी भा छैन ए भुल्नै पर्छ नि भुल्नै पर्छ नि पैसा माया जल भुल्नै पर्छ नि मनले खाएको जीवन साथी चुन्नै पर्छ नि कोही मा पनि आ छैन नगरी भा छैन ए भुल्नै पर्छ नि भुल्नै पर्छ नि पैसा माया जल भुल्नै पर्छ नि मनले खाएको जीवन जीवन साथी चुन्नै पर्छ नि।